हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जमा आधुनिक यात्राको अर्को एउटा श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौं। प्रविधि कक्षीबाट यति बेला मलाई साथी राख्नु भएको छ प्राविधिक मित्र राजले, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको सोमबार अपरान्न 4 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौं र नेपाली सुगम संगीतको बजारमा भित्रिएका, चर्चामा रहेका, तपाईँको मनलाई छुन सफल भएका, तपाईँले सधैँ गुनगुनाइरहने तिनै कर्णप्रिय आवाजहरूलाई तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौ। राज्यको आधुनिक यात्राको यो श्रृङ्खलामा पनि मैले तपाईँको मन छुने खालका तिनै कर्णप्रिय आवाजहरू लिएर आएको छु र यति बेला आजको आधुनिक यात्राको यो श्रृङ्खलाको शुरूआत गर्न चाहन्छु यो निकै नै कर्णप्रिय आवाजबाट। मेरो मुटु कलेजी माथियो र तरोए मेरो मुटु कलेजी माथियो र तरोए एकै चोटी ठुलो चोट दियो र तरोए दियो र तरोए प्राण किन मागिनौने दिन्थे हाँसी हाँसी प्राण किन मागिनौ प्राण किन मागिनौ तरोए मेरे मोटु कलेजीमा थियो र तरोए चाहिँदैन भन्थ्यो हो तिमी बिना जिन्दगी हो चाहिँदैन भन्थ्यो तिमी बिना जिन्दगी हो तिमी बिना जिन्दगी हो तरोए मेरे मुटु कलेजीमा थियो र तरोए एकै चोटी ठुलो चोट दियो र तरोए दियो र तरोए निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ। नेपाली आधुनिक गीत सङ्गीतको बजारमा निकै नै चर्चित रहेको स्वर हो शिव परियारको, र यति बेला आधुनिक यात्राको सुरुवात नै उहाँकै आवाजबाट तपाईँको लागि एउटा तपाईँको मनलाई सुने खालको आवाज राखिसकेका छौँ। र आधुनिक यात्राको यो श्रृङ्खलामा हामी हरेक खालका आधुनिक गीत सङ्गीतहरूलाई तपाईँको लागि राख्छौँ, नयाँ नयाँ गीत सङ्गीत पनि राख्छौँ, पुराना पुराना गीत सङ्गीतहरू पनि राख्छौँ, र अझ तपाईँले अहिले नसुन्नु भएको धेरै समय अगाडिका आवाजहरूलाई पनि तपाईँको लागि जोड्ने गर्छौँ। र आजको आधुनिक यात्राको यस श्रृङ्खलामा भने विशेष गरी मैले तपाईँले मन पराउनु भएका, तपाईँको मनलाई छोएका तिनै आवाजहरूलाई लिएर आएको छु। र यति बेला फेरि पनि ढिला नगरिकन अर्को एउटा आवाजलाई अगाडि जोड्छु। नेपाली सुगम सङ्गीतको क्षेत्रमा निकै नै चर्चित नाम हो प्रमोद खरेल। यति बेला उहाँले नै आवाज दिनुभएको एउटा निकै नै चर्चित गीत तपाईँहरूको लागि। पहिलिने फुल हो माया, न अस्ताउने जुन हो माया, पानी मूल हो माया। कोहीलाई जित कोहीलाई हार, कोहीलाई आँसु कोहीलाई हाँसो, कोहीलाई भुल हो माया। किन शङ्का गर्छु मेरो माता, चोखो माया गर्छु। किन शङ्का गर्छु मेरो माता, चोखो माया गर्छु। तिम्रो कसम तिमी बिना म त बाँच्न सक्दिन, तिम्रो कसम तिमी बिना म त बाँच्न सक्दिन। मर्छु जिउँदै मर्छु, किन शङ्का गर्छु मेरो माता, चोखो माया गर्छु। जस्तै गुड्दै जाने दुई दिनको जिन्दगीमा

सारा खुशी दिन्छु तिमीलाई पुग्ने गरी मन भरि माया तिम्रो सम्झना छ मुटु भरि मन भरि माया तिम्रो सम्झना छ मुटु भरि म त धेरै माया गर्छु तिमीले छोडो भने म त मर्छु मर्छु तपाईँले सुनिसक्नु भएको छ अर्पण रेडियो अर्पण 104.5 मेगाहर्जमा हामी आधुनिक यात्राको यो श्रृङ्खला लिएर हरेक हप्ताको सोमबार अपरान्ह 4 बजेको अर्पण खबरपछि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ र विशेष गरी आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका चर्चा बटुल्दै गरेका अनि केही समय अगाडिका सबै खालका आवाजहरूलाई तपाईँको लागि राख्ने गर्छौँ। तपाईँलाई आधुनिक गीत सङ्गीत मनपर्छ किनकि यी गीत सङ्गीतले कहीँ न कहीँबाट तपाईँको जिन्दगीलाई पनि छोएको हुन्छ, तपाईँको भावनासँग मेल खान जान्छ। त्यसैले पनि तपाईँ सुगम सङ्गीतको बजारमा बज्ने यी आवाजहरू धेरै सुन्नुहुन्छ, धेरै मन पनि पराउनुहुन्छ। र आजको आधुनिक यात्राको यो श्रृङ्खलामा मैले तपाईँलाई मनपर्ने खालका यिनै आवाजहरू प्रस्तुत गरिराखेको छु। राजको कार्यक्रमको लगभग अन्तमा पनि हामी आइसकेका छौँ र अब भने कार्यक्रमबाट पनि छुट्टिनुपर्छ। यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको आजको यो श्रृङ्खलालाई सुनेर बसिदिनु भयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि सुटिन्छु। हवस् त, नमस्कार। जे जे हुनु भइगो अब कुरा न चलाउन, जे जे हुनु भइगो अब कुरा न चलाउन, पालो यो घाउमा फेरि जे जे हुनु भइगो अब पुराना चलाउना सपना मेरो एउटै थियो विपना पनि एउटै सपना मेरो एउटै थियो विपना पनि एउटै भेट्दै छैन थु तिमलाई ढुङ्गा खोज्दा एउटै आधा सपना जलाइसक्यो पुरानो जलाउन आधा सपना जलाइसक्यो पुराना जलाउन आलो यो घाउमा फेरि हो आलो यो घाउमा फेरि छुराना चलाउन छुराना चलाउन जे जे हुनु भइगो कुराना चलाउना रेडियो अर्पण 104.5 मेगाहर्ज तपाईहरुकै चिर परिचित अस्पताल